माया सारौ कोही कोसिता आफ्नो मुटु आज मेरो मन भरि पीडा छ सानो तिम्रो बन्न पाउँदा मन मिल्ले आफ्नै मुटु भन्न नपाउँदा आज मेरो मन भरि पीडा छ सानो तिम्रो भन्न नपाउँदा आज मेरो